www.attableek.com, the reviver of Iman. उनको हुक्म दिया है कि या रसूल खाओ तैयबात में से और अमल सालेह करो. इसकी खास अहमियत है, खाने की भी अहमियत है. तभी तो अल्लाह ताला ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अम्र फरमाया खाने के लिए. नहीं, खानो पीना लगो नहीं है, खाने पीने के भी आदाब हैं. उससे पहले पढ़ना है अल्हम्दुलिल्लाह, बिल्कुल मुख्तसर, उसके बाद भी दुआ करो. अल्हम्दुलिल्लाह अल्लज़ी अतअमनी व सकानी व जअलनी मिनल मुस्लिमीन. है कि नहीं? कितने लोगों को याद है हम लोग हुज़ूर अक़दस सल्लल्लाहु अलैहि वसल्लम की खाने पीने की दुआ में क्या मुश्किल है. शुरू में कहो बिस्मिल्लाहिर्रहमानिर्रहीम हाथ धो. एक लड़का था वो दस में बार बार हाथ धो जाता था. लड़के खाओ बिस्मिल्लाह करके, दाहिने हाथ से खाओ, अपने पास से खाओ. ये मुस्तकिल तालीमात खाने पीने की. और खुद हुजूर को कहा गया हुजूर सल्लल्लाहु अलैहि वसल्लम या जो रसूल कुलू मेरे तैयबात तो अमल सारे अमल सारे करो. इधर पर खाने पीने को भी हम कम न समझे. बाद में गया मक्के में, कहा कि हाथ धोने की जरूरत नहीं. मैंने क्यों कहा? नहीं, मैंने सुनना था भाई, जब होती बेतवजी होती है मौलाना, जब खास जगहों में वो बेतवजी पहुंच जाती है. मैं चाचू बुआ मैं खा रहे जा रहे हो हाथ धो, तमाम हदीसों मौजूद है. नहीं, जो जी में आया जिसका जो कहता है. बहरहाल मेरे दोस्तों, खाने के भी आदाब है, इस्तिंजा करने के भी आदाब है, उसका भी एहतमाम करो. हजरत माशाअल्लाह रहमतुल्लाह अलैह कितने बड़े सब नाम जानते हैं मौलाना. ज्यादातर अखीर में उनका इसी पर बयान होता था, खाना इस तरह खाओ, इस्तिंजा इस तरह जाओ, उसके भी आदाब सीखो. ये खाना पीना सब इबादत हो जाएगा, बल्कि इस्तिंजा करना भी इबादत हो जाएगा. सुन्नत के मुताबिक इबादत करो, खाओ तो इबादत से अमल सारे करो. इस्तिंजा करने के बाद निकलो क्या वो फरान है, कितना अवल नहीं पढ़ा हूँ मैं, वो सबको मालूम होगा. लेकिन सबसे मुख्तसर क्या है? फरान का. और ये आदम इस्लाम ने पढ़ा है, जब जन्नत से निकाले गए, ये निकले निकाले गए कि लफ्जा था आए, जब इस्तिंजा से बाहर आए किसी में भी नहीं छिड़का है. क्या फरमा है? वो फरान का गुनाहों के एक गुनाह की वजह से हम निकाले गए और इस्तिंजा खाने में बदबूदार जगह में हमको जाना पड़ा. तो कहा वो अल्लाह हमारी मफ़रत फरमा दीजिए. मामूली दीन की तारीफ मामूली है. ये कितने लोग जानते हैं इस्तिंजे के भी आदाब हैं, खाने के भी आदाब हैं. उन तमाम चीजों को हम लोगों को सीखना चाहिए. हम उम्मत मोहम्मदिया से ताल्लुक रखते हैं. उम्मत मोहम्मदिया पूरा दीन दी गई है, अब इसके बाद कोई दीन नहीं आएगा. आपका नबी जो है मुकम्मल दीन लेकर के आया है, खाने से लेकर के हर तक सब तालीमात मौजूद है. इधर आप पर हमारा आपका आशीर्वाद. और तरीका यह होना चाहिए, ख्वाहिश होनी चाहिए कि हम भी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों को जाने और अमल करें, अपने बच्चों को सिखाए. आप अपने बच्चों की तालीम के जिम्मेदार हैं. दूसरे को आप बदनाम न कीजिए, बल्कि खुद बदनाम किए. बदनामी के हम लोग खुद बाइश हैं. बापों को चाहिए कि आदाब अकल और शुर्ब को बताएं. माओ को उससे ज्यादा चाहिए कि अपने बच्चों को दीन की तालीम दें, खाने पीने की दीन दें, सोने की उठने के बाद दुआएं सिखाएं, फिर सोने के बाद क्या पढ़ा जाता है. अल्हम्दुलिल्लाह अल्लज़ी अहयाना बादमा अमातना वैने नुशूर. याद सबको बच्चियों की याद रखो. अल्लाह ताला हम सब को आने से बहुत खुशी हुई. अल्लाह आपने बहुत इस्तकबाल भी किया और बाकी मेहमान नवाजी का हर दिन साहब ने किया, उनको तो हम जानते भी नहीं. महारूम साहब को यह अल्लाह ताला उनको भी जजा कर दे. हम लोग गए उनके पास, जो इमारत है जहाँ हम लोग गए थे उसमें भी तरक्की था. फरमाए घरों में खैर बरकत, उनको भी सेहत वाफियत, उनके बाल बच्चों की सेहत वाफियत. फरमाए जो हजरात भी तशरीफ लाए हैं मोहब्बत की बिना पर, हमारे लड़के और दीन की बिना पर आए, अल्लाह ताला इस अमल को भी कबूल फरमाए और हम सब की मकफरत फरमा दे. जन्नत में इससे ज्यादा जगह है, वहाँ धक्का धुकी कुछ नहीं है, बस सीधे सीधे वहाँ जाए. हमारी बस्ती मेहमान है, बस्ती बच्चे की तो सब है भाई, सब बच्चे. دیگه لطفا کم از که بیدید بردن کم از که من دینی بات کردن خودم که تعلیمی یهی تو بات ہے کہ عورتیں بات سبکا دیا ہیں ماں باپ کی ذمہ داری ہے یہی تو بات ہے اور کیا کروں میں بچی کو کیا یہ دین اصل ہے دنیا باقی ہے دین کو مقدم کرو دین کو لاؤ گے دنیا بھی آئے گی ان شاء اللہ دین کو عمل کر دین کو عمل کر یہ ارادہ کرو کہ ہم نماز پڑھیں گے یہ ارادہ کرو کہ دین کی تعلیم حاصل کریں گے یہ کرو کہ آداب اسلامی کو سیکھیں گے یہ کرو کہ ہمارا سونا ہوگا بننا سننے کے مطابق ہوگا یہ بچی کی فلاح اس میں ہے دوست بچی کی فلاح اس میں ہے پورے ہندوستان کی فلاح اسی میں ہے آؤ اس اصل چیز کی طرف پوری دنیا کی فلاح اسی میں ہے دوستو بزرگو دین کو سمجھو اصل اپنے اپنے ذہن کی بات نہ بیان کیا کرو ہم سمجھے دین کو اسی میں گزارا ہو رہا ہے مسلمین کی صحبت میں رہے ہیں ادھر آپ دین کی ضرورت ہے دین کو مقدم کرو بلطوف سے دور حیات دنیا بل آخر تو خیر ہوں اب کا بچہ تم دنیا کو ترجیح دیتے ہو ہے کہ آج نہیں میں بلطوف سے دور حیات دنیا بل آخر تو خیر ہوں اب کا ان نہاد صوف اولا صوف ابراہیم و موسیٰ ہے یہ قرآن پڑھ رہا ہوں حدیثیں ہیں نیند میں آتے ہیں سونو میرا بنا آخرا حدیث حضرت علی کا بات ہے سونو میرا بنا آخرا بلا سکونو میرا بنا دنیا تم اپنائے آخرت طالبین آخرت میں سے بنو ہرگز ایسے دنیا کے طالبین میں سے بنو نہ بنو طالبین جب دنیا اور آخرت دونوں کا مقابلہ ہو جائے تو آخرت کو ترجیح دو اور دنیا منع نہیں ہے جو کہاں چاہیے کمائیے اس کے حقوق ادا کیجیے زکات ادا کیجیے بس یہ تو فرض مطلوب ہے اور عبادت ہے اللہ ہم سب کو اپنے تعلیمات نبویہ پر عمل کی توفیق دے اور تاکہ وہاں کے برکات سے ان کے فیوز سے ہمارا بات ہو دعا کیجیے عدم نہیں چاہے عالم کے لیے ہم دعا کرتے ہیں کہ دین حق پر ہم سب کو کان دھیان رکھے اور سارے عالم کو فلاح اور صلاح کی ضرورت ہے اللہ سارے عالم میں دین کی طرح بے وقتی اپنے لوگوں میں ہو رہی ہے اس میں آپ دعا کرو کہ اللہ تعالیٰ ہم لوگوں کو دین پر عمل کی توفیق دے اور دین کو اپنانے کی توفیق دے اپنے بچوں کو دین پر لانے کی توفیق دے ایسی تعلیمات ان کو دو ایسے آداب ان کو سکھاؤ تاکہ دینی آداب سے واقف ہوں ان شاء اللہ اس کے بعد برکات کا نزول ہوگا دعا کر ربنا آتنا فی الدنیا حسنا وفی الآخرۃ حسنا وقنا عذاب النار دنیا میں بھی حسنا دیجیے آخرت میں بھی حسنا دیجیے اور ہم کو سب سے بڑی بات یہ ہے کہ عذاب جہنم سے ہم کو محفوظ رکھیے نبی اکرم صلی اللہ علیہ وسلم کے فیض میں تمام صحاب کرام اور عظام کے فیض میں اللہ تعالیٰ ہمارے اوپر کرم فرمے ہماری دنیا کو بھی بنا دے اور آخرت کو بھی سنوار دے ربنا تقبل منا انک انت السمیع العلیم ربنا اغفر لنا حضرات سے درخواست ہے کہ راستہ چھوڑ دیں مسافہ نہ کریں آپ کی محبت کا بھی تقاضا یہی ہے کہ جانے